हेर्ने तिमीले नि हेर्ने हेरेर कहिल्यै होइन म आगाउने हेरेर कहिल्यै होइन म आगाउने सँगै नाचेर कम्मर भाँचेर सँगै नाचेर कम्मर भाँचेर तिमीले र मैले किराती लगाउने तिमीले र मैले किराती लगाउने ओ तिमीले र मैले किराती लगाउने तिमीले र मैले किराती लगाउने तिमीले र